नेतृत्व गर्दै आज नेपाल आउँदै हुनुहुन्छ। दुई दिने भ्रमणका क्रममा उहाँले प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित जापानी दूतावासले जनाएको छ। राष्ट्रपति डाक्टर रामरण यादव र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग उहाँले बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्ता भने निर्धारण भइसकेको छैन। सरकार र स्थायी शिक्षकहरू बीच आज वार्ता हुने भएको छ। वार्ता प्रारम्भ 4 बजेपछि शिक्षा मन्त्रालयमा हुन लागेको हो। गत 21 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको स्थायी शिक्षक संघर्ष समिति सरकारले बोलाएपछि वार्तामा जान लागेको हो। देशभर 30,000 अस्थायी शिक्षक छन्। उनीहरूले आजै कंग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा 1-1 घण्टा धरना पनि दिँदैछन्। आन्तरिक प्रतिस्पर्धाबाट सम्पूर्ण अस्थायी शिक्षकहरूलाई स्थायी गरिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग गठन हुनुपर्ने, 2070 असोज 13 गते सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षकहरूलाई कुनै पनि बाहनामा विस्थापित गर्न नपाइने लगायतका माग राखी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन गर्दै आएको छ। अफ्रिकी देश केन्यामा विषाक्त रक्सीका कारण कम्तीमा 60 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूले रक्सीमा उद्योग कल कारखानामा परेको हुने रसायनको मिसावट रहेको बताएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार संयौं नागरिकको रक्सीका कारण ज्योति गुमेको छ। प्रयोगशाला परीक्षणमा मेथेनलको प्रयोग भएको पाइएको छ। यो नशा बढाउनका लागि प्रयोग गरिन्छ। केन्याको इम्बु काउन्टी अस्पतालले रक्सी सेवन गर्नेहरूमा आँखाको ज्योति गुम्ने र बेहोसने समस्या देखिएको जनाएको छ। केन्यामा यसअघि पनि सन् 2005 विषाक्त रक्सी सेवनका कारण कम्तीमा 45 जनाको ज्यान गएको थियो। र एसएससी प्रिमियर लीग क्रिकेटमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले अफगानिस्तानको सामना गरिरहेको छ। ताजा अवस्थामा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले 48.5 ओभर खेल्दै 8 विकेट गुमाएर 260 रन जोडेको छ। नेपालका लागि शक्ति गौचनले 3 विकेट लिएका छन् भने आरिफ शेखले 2 तथा सोमपाल कामी, बसन्त रेग्मी र राज प्रधानले समान 1-1 विकेट हात पारेका छन्। आजको खेल जित्न सके नेपाल प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना छ। आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दा अर्को खेलमा युएईले पनि ओमानलाई पराजित गर्न सके नेपाल प्रतियोगितामा च्याम्पियन बन्नेछ। अहिलेसम्मको स्थितिमा नेपाल, अफगानिस्तान र ओमानको समान 6 अङ्क छ। नेट रनरेटको आधारमा दोस्रो स्थानमा रहेको नेपाल डिसेम्बरमा युएईमा हुने एसएससी च्याम्पियनसिपको लागि भने यसअघि नै सनड भइसकेको छ। अफगानिस्तान सन् 2004 पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा एसएससी ट्रफीको प्लेट फाइनलमा नेपालसँग पराजित भएको थियो। त्यसता अफगानिस्तानले सबै काले क्रिकेटमा नेपाललाई निराश बनाउँदै आए पनि अघिल्लो महिना बंगलादेशमा त्यसलाई तोडेको छ। 2020 विश्वकपको समर्थनमा नेपालले अफगानिस्तानलाई 9 रनले हराएको थियो। बंगलादेशमा प्राप्त सफलताले आज अफगानिस्तानसँग खेल्दा नेपाली खेलाड़ीको मनोबल उच्च रहे तापनि अफगानिस्तानले भने भारी स्कोर दिन सक्ने, चुनौती दिन सक्ने स्कोरले देखाएको छ। अवस्था बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।